Action, Comedy, Love Story. Ma matra hai na yaar, jo koi pani urcha, idhi usle dekhe bani. O jasma sundariya cha, o jasma subas cha, jasle din na dhoka, o jasma biswas cha. Romance le bhari purna. Nepali chalchitra sambandhit sampurna jankari samitieko ek matra karyakram Kollywood.com. जसको अरू कहीं विकल्प छैन. तिमी जहाँ आए पनि नमस्कार अनि हार्दिक स्वागत छ Kollywood.com को नयाँ श्रृङ्खलामा. आज पनि हामीहरू उपस्थित भइसक्यौँ. काठमाडौँ स्थित गोर्खा एफएमको केन्द्रीय स्टुडियोमा हामीहरू 93 MHz फ्रिक्वेन्सी मोडुलेसनबाट तपाईँ काठमाडौँ र यसको आसपासको क्षेत्रमा र विश्वभरि एकैसाथ www.gorkhafm.com मार्फत Kollywood.com सुन्दै हुनुहुन्छ. आवाज लिएर आएको छु शशि शर्मा मजगैयाँ अनि मलाई टेक्निकल सपोर्ट गर्दै हुनुहुन्छ कपिल धामी. काठमाडौँ र यसको आसपासको क्षेत्रमा 93 MHz तरङ्गबाट हामीहरू Kollywood.com मार्फत तपाईँहरू समक्ष उपस्थित भएका छौँ. विश्वभरि एकैसाथ www.gorkhafm.com मार्फत हामीहरू बजिरहेका छौँ भने उपत्यकाभन्दा बाहिर दर्जन बढी रेडियो स्टेसनहरूबाट पनि हामीलाई Kollywood.com मार्फत तपाईँ सुन्दै हुनुहुन्छ र हामीलाई यसभन्दा अतिरिक्तको समयमा दाङको रेडियो हापुरेबाट आजदेखि प्रसारण आरम्भ भएको छ. यो कार्यक्रम Kollywood.com दाङ पश्चिम दाङ र त्यसको आसपासको क्षेत्रमा रेडियो हापुरेको तरङ्गबाट पनि तपाईँ Kollywood.com आजबाट सुनिरहनु भएको छ र त्यसै गरी हामीलाई रेडियो प्रकृतिबाट आजै बेलुका 4-5 बजीसम्म तपाईँहरू समक्ष हामीहरू उपस्थित हुन्छौँ. रेडियो झरनामा हामी सभा 9 बजेदेखि 10 बजेसम्म उपस्थित हुन्छौँ भनेदेखि हामी पूर्वको दुधकोशी पूर्वको सप्तकोशी रेडियोहरूबाट पनि उपस्थित भइरहेका छौँ तपाईँहरू समक्ष. हामी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जहाँ जहाँ हामीलाई माया गर्नुहुन्छ त्यहाँ त्यहाँ तपाईँ समग्र श्रोताहरूको मनसम्म पुग्ने कोसिसमा लागिरहेका छौँ. यो कार्यक्रम तपाईँ ठुलोपर्दा.com www.thulopardha.com पनि र त्यसै गरी www.airavati.com मार्फत पनि हामीलाई आफूले चाहेको समयमा सुन्न सक्नुहुन्छ र डाउनलोड गरेर पनि राख्न सक्नुहुन्छ. हामीलाई Kollywood.com का विभिन्न माध्यमहरूबाट सुनिरहनुभएका तपाईँ समस्त श्रोताबृन्दहरूलाई आज पनि हामीहरूले नेपाली Kollywood इन्डस्ट्रीभित्रका ताजा इन्फर्मेसनहरू दिनेछौँ. नेपाली फिल्म इन्डस्ट्रीमा कस्ता खालका चलचित्रहरू बनिरहेका छन् र पछिल्लो समयमा बनेका चलचित्रहरूको स्थिति कस्तो छ, कुन चाहिँ चलचित्रले बक्स अफिसमा कति कलेक्सन गर्न सफल भयो, निर्माता निर्देशक आकारहरू कहाँ कहाँ के गरिरहेका छन्, यो भित्रका आर्टिस्टहरूको स्थिति कस्तो छ, अहिलेका चलचित्रका धारहरू कसरी निर्माण भइरहेका छन्, चलचित्र कस्ता बन्नुपर्छ र नेपाली श्रोताहरूको लागि ती चलचित्रहरू साँच्चै कि आफ्नो चलचित्रको रूपमा बन्न सक्छन्, हामी त्यही विषयमा ताजा बहस पनि गर्छौँ र ताजा इन्फर्मेसन पनि तपाईँलाई दिने गर्छौँ. आजको यो श्रृङ्खलामा पनि मैले त्यही ताजा इन्फर्मेसन र बहस गर्नका लागि एकजना अतिथिलाई पनि निम्ताएको छु. आज मसँग अघिल्ला श्रृङ्खलाहरूभन्दा अलिकति फ्रक धारको या भनौँ फ्रक सेक्टरको त नभनौँ तर पनि हामीले निर्माता निर्देशक कलाकारलाई निम्त्याउने गर्थ्यौँ भनेदेखि आज जो चलचित्र बन्नका लागि सुरमा श्री गणेश जसले गर्छ आज त्यही श्री गणेश गर्ने आर्टिस्टलाई आज मैले यो श्रृङ्खलामा निम्ति आएको छु। लामो समयदेखि स्क्रिप्ट राइटिङमा आफूलाई क्रियाशील बनाइरहनु भएका र त्यसै गरी गीत लेखनमा पनि क्रियाशील भइरहनु भएका एकजना सशक्त लेखकलाई आजको यो श्रृङ्खलामा मैले गेस्टको रूपमा निम्ति आएको छु। आज मसँगै योभन्दा अगाडि अन्तराल र श्री पाँच अम्बरे जस्ता अत्यन्त चर्चित अत्यन्त सफल चलचित्र लेखिसक्नुभएका लेखक र यसपछि छायाङ्कन आरम्भ भएको ओडा नम्बर 6 नामको चलचित्रमा पनि आफ्नो लेखन कुशल लेखन गर्नुभएका लेखक अभिमन्यु निर्वेलाई आजको यो श्रृङ्खलामा मैले निम्त्याएको छु। उहाँसँग कुराकानी गर्नुभन्दा अगाडि आउनुहोस्, उहाँद्वारा लिखित श्री पाँच अम्बरभित्रबाट एउटा सङ्गीत तपाईँहरू समक्ष पेस गर्न चाहन्छु, त्यसपछि हामी कुराकानीलाई अगाडि बढाउनेछौँ। सुन्दै गर्नुहोला 93 MHz र सम्बन्धित सबै रेडियो स्टेसनहरू। आँखाबाट जल्यो मेरो सपनाको घर, छिनको छिनमै ढल्यो बरै विश्वास र भर। आँखै आँखी जले मेरो सपनाको घर, यही सङ्गीत हामीले तपाईँहरू समक्ष राख्यौँ कार्यक्रमको शुभारम्भमा। आजको यो श्रृङ्खलाको आरम्भ गरेका छौँ हामीले श्री पाँच अम्बरेबाट। यो सङ्गीत थियो कालीप्रसाद बास्कोटाको र शिव परियारको आवाज थियो, र आज हामीले निम्त्याएका अतिथि अभिमन्यु निरविले यो गीतलाई रचना गर्नुभएको थियो। श्री पाँच अम्बरे अत्यन्त चलेको चलचित्र हो। मङ्सिर पाँचदेखि अल नेपाल प्रदर्शन आरम्भ गरेको यो चलचित्रले अहिलेसम्म पनि आफ्नो प्रदर्शन रोकेको छैन, यानि कि धेरै थिएटरहरूमा आफ्नो प्रदर्शन पाइरहेको छ। हामीले यही जानकारी पाइरहेका छौँ र नेपाली बक्स अफिसमा अत्यन्त राम्रो कलेक्सन गर्ने सफल चलचित्रहरूको सूचीमा पर्ने चलचित्रहरू श्री पाँच अम्बरे। आज त्यही चलचित्रलाई लेख्ने लेखका मसँग हुनुहुन्छ, हामीसँग हुनुहुन्छ kaliwood.com तपाईँ विश्वभरि एकैसाथ www.gorkhafm.com मार्फत र विभिन्न रेडियो स्टेसनहरूका अनलाइनहरू मार्फत सुन्दै हुनुहुन्छ भने हामीलाई तपाईँ म्युजिक जोय अनलाइन रेडियोबाट पनि यो कार्यक्रम सुनिरहनु भएको छ। अल ओभर द वर्ल्ड हामीहरू म्युजिक जोय अनलाइन रेडियोबाट पनि तपाईँहरू समक्ष पुगिरहेका छौँ, र www.thulopada.com मार्फत पनि तपाईँहरू समक्ष हामीहरू छौँ। www.airavati.com मार्फत पनि तपाईँहरू समक्ष छौँ भनेदेखि दाङको रेडियो प्रकृति, दाङकै रेडियो हापुरे, दाङकै रेडियो झरना, पूर्वको रेडियो सप्तकोशी मार्फत हामीहरू अन्य विभिन्न समयमा यो कार्यक्रमलाई तपाईँहरू समक्ष पुर्याउँछौँ, र प्रत्यक्ष रूपमा यतिखेर 2 दर्जन बढी रेडियो स्टेसनहरूबाट तपाईँ मोबसलका रेडियोहरूबाट पनि सुनिरहनु भएको छ। यो कार्यक्रम तपाईँ प्रत्यक्ष हामीसँग जोडिरहनु भएको छ। नेपाली सिनेमालाई माया गर्ने तपाईँ सम्पूर्ण समक्ष हामी पुगिरहेको छौँ। आवाज दिइरहेको छु काठमाडौँको गोर्खा एफएमको केन्द्रीय स्टुडियोबाट शशि शर्मा मजगैया, अनि मलाई कविन थामी सपोर्ट गर्दै हुनुहुन्छ टेक्निकल रूपमा। मसँग हुनुहुन्छ अभिमन्यु निरवि। आजको यो श्रृङ्खलामा स्वागत गर्न चाहन्छु अभिमन्यु सर। धन्यवाद शशिजी, अनि गोर्खा एफएमलाई पनि। सन्चै हुनुहुन्छ? एकदमै ठिक छ। लेखक मान्छे प्राय पर्दा पछाडिको हिरो त हुन्छ नै होइन, तर पनि जति चलचित्र लाग्छन् हिट भन्छन् तर लेखकहरू अलि ओझेलमा पर्छन्। अभिमन्यु निरविको यसमा अनुभव कस्तो छ? कस्तो हुँदो रहेछ भने सुरुदेखि नै पर्दा पछाडि बसेर काम गर्ने एउटा बानी परेको छ मलाई, होइन। अनि पर्दा पछाडि बस्नुको फाइदा के हो भन्दाखेरि चाहिँ सुरुमा मान्छेहरूले चिन्दैनन्, अनि जब चाहिँ मैले फलानु कामहरू चाहिँ मैले गरेको हुँ, मैले लेखेको हुँ भनेर भन्दाखेरि चाहिँ उहाँहरूको जुन उहाँहरू सरप्राइज हुनुहुन्छ, जुन उहाँहरूले त्यति बेला दिनुहुन्छ एउटा माया, होइन, ओहो तपाईँ हो भनेर सोध्नुहुन्छ, त्यो चाहिँ सबैभन्दा ठुलो खुसी जस्तो लाग्छ क्या। अनि त्यति बेला चिनिन पाउँदाखेरि जसरी सुरुदेखि चिनिरहँदाखेरि चाहिँ र एकैचोटि चिनिँदाखेरिको जुन एउटा त्यसको महत्त्व एक्सप्रेसन उहाँहरूको हुन्छ नि, त्यो चाहिँ धेरै ठुलो महत्त्व राख्छ जस्तो लाग्छ मलाई। ए भनेपछि जस्तो हुन त तपाईँ लामो समयदेखि नाटक लेखन अनि धेरै संवाद लेखनमा होइन पनि क्रियाशील हुनुहुन्थ्यो, गीत लेखनमा पनि यहाँको लामो अनुभव छ, र अहिले आइरहँदाखेरि चाहिँ अब हुन्छ नि चलचित्रको लेखनमा पनि यहाँले हात हाल्नु भएको छ। अन्तराल नामको चलचित्र पनि अत्यन्त राम्रो चल्यो, र पछिल्लो समयमा श्री पाँच अम्बरे पनि मङ्सिर पाँचदेखि अहिलेसम्म निरन्तर रूपमा प्रदर्शन भइरहेको छ। यो हुन्छ नि जस्तो लेखनमा पनि एक किसिमको कलात्मकता चाहिँदो रहेछ, तपाईँले के कुरा राख्नुहुन्छ र तपाईँले लेखेका कुराहरू अलिकति चर्चामा आउँछन्, सफल भन्छन्, चलचित्रमा लेखनको अनुभव सङ्गालिरहँदा तपाईँले यसलाई कसरी बुझ्नु भएको छ? मैले यसलाई चाहिँ 2 तरिकाबाट बुझेको छु। जस्तो कि लेखनमा चाहिँ कहिलेकाहीँ के हुन्छ भने तपाईँले जीवनमा जे भोगिरहनु भएको हुन्छ, आम मान्छेहरूले जे भोगिरहनु भएको हुन्छ, त्यो कुरालाई चाहिँ कहिलेकाहीँ पर्दामा ठ्याक्क उतार्न सकिन्छ। कहिले कहिले के हुन्छ भने तपाईँले एकदम धेरै कल्पनाहरू त्यसमा हालिदिनुहुन्छ र त्यसलाई चाहिँ एकदम अनौठो दुनियाँ नै क्रिएट गरिदिनुहुन्छ पर्दामा। र त्योभन्दा मैले अहिले एकदम परिकल्पना हारेर एकदम अनौठो दुनियाँ क्रिएट गरिरहेको छैन, मैले आम पिपलहरूले जे भोगिरहेछन् मैले त्यो कुरालाई लेखेको भएर सायद धेरै मान्छेहरूले चाहिँ ए यो पनि मेरै कथा हो भन्ने ठानिरहनु भएको होला जस्तो लाग्छ। त्यो चाहिँ एउटा खुबी पनि हो आम कुराहरूलाई कसरी तपाईँले चाहिँ पिपलहरूलाई मनपर्ने गरेर लेख्नुहुन्छ भन्ने कुरा नै हो। लास्ट इयर तपाईँको अन्तराल नामको चलचित्र पनि प्रदर्शन भयो होइन, र त्यसपछि फेरि श्री पाँच अम्बरेमा आफ्नो एउटा कुशल लेखन क्षमता यहाँले देखाउनु भयो, अन्तराल कस्तो खालको चलचित्र थियो, यसरी पाँच अम्बरे त्यसपछि तपाईँले कसरी यसमा चाहिँ केही स्टेप फड्को मार्नुभयो या चाहिँ उही धारको लेख्नु भएको छ, मैले अन्तराल हेर्न पाएको थिएन, कस्तो चलचित्र थियो अन्तराल चाहिँ? एकदम फरक चलचित्र हो, दुईवटा चाहिँ एकदम फरक धारको चलचित्र हो होइन, के अरे अन्तराल चाहिँ एउटा रोमान्टिक कमेडी सोसियल ड्रामा हो होइन, तर श्री पाँच अम्बरे चाहिँ एउटा कमेडी तर अलिक सस्पेन्स खालको मुभी हो र फरक विषयवस्तु छ। अन्तरालमा चाहिँ चारजना काठमाडौँमा डेरा गरेर बस्ने उच्च शिक्षा अध्ययनको लागि आएका केटाहरूको स्टोरी हो होइन, उनीहरूले आफ्नो लक्ष्य पाउनको लागि चाहिँ के प्रोसेसबाट गुज्रेर कहाँ पुग्छन् त भन्ने कथा नै हो त्यो। आम मान्छेहरूले त्यसलाई चाहिँ ए यो मेरो कथा हो, म पनि कोठा लिएर बस्ने भनेर मनन गर्न सक्छन् भने श्री पाँच अम्बरे चाहिँ त्यो कोठाबाट निस्किएर सडकको स्टोरी हो, पुरै सडकमा चाहिँ कसरी मान्छेहरू जिन्दगी जिउँछन्, सडकको चाहिँ एभरेज आयु कति हो मान्छेहरूको होइन, अनि त्यो सडकमा चाहिँ मान्छे कसरी मर्छन् होइन। मैले चाहिँ रिसर्च गर्दाखेरि के पत्ता लाग्थ्यो भने सडकको एभरेज आयु भनेको 40-45 वर्ष हो, तिनीहरू चाहिँ कि गम सुँगेर मर्छन्, कि चाहिँ फोक्सोको रोग भएर मर्छन्, कि चाहिँ क्रिमिनल एक्टिभिटीमा संलग्न भएर अर्कोले मारिदिन्छ वा आफै मर्छन्। यसरी चाहिँ त्यो सडकको एउटा कथा जो चाहिँ हामी दिनदिनै देखिरहेको हुन्छौँ तर आम मान्छेहरूले चाहिँ त्यसलाई व्यवस्था गरिरहेको हुन्छ, त्यो कथालाई पर्दामा ल्याउँ भन्ने हिसाबले लेखेको हो र म भन्छु श्री पाँच अम्बर एउटा दुस्साहस पनि हो मेरो। भनेपछि जस्तो हुन्छ नि त्यसमा डायलगहरू पनि हामीले देख्छौँ, त्यो भित्रका संवादहरू जस्तो त्यहाँ मैले एउटा देखिरहेको थिएँ, जस्तो श्री पाँच अम्बर यो नाम नै, यो टाइटलिङ तपाईँले गर्नुभयो या चाहिँ त्यो निर्माण पक्षले गर्यो, निर्देशकले गर्नुभयो, कसले गर्ने यो चलचित्रको टाइटल? चलचित्र सुरुमा लेखियो होइन, चलचित्र लेख्दाखेरि विषयवस्तु यो भनेर हामी क्लियर थियौँ, के दिने मेसेज भनेर पनि हामी क्लियर थियौँ, तर अन्तिममा चाहिँ नाम हाम्रो धेरै डिस्कसन भयो र चलचित्र लेख्नभन्दा नाम राख्न हामीलाई गाह्रो भयो र अन्तिममा चाहिँ एउटा निर्माण टिमले नै राखेको नाम हो यो। तर यहाँ त्यो चलचित्रको प्रमो आइरहँदा, त्यो चलचित्रको प्रचार प्रसार सामग्रीहरू आइरहँदाखेरि आरोप पनि के लाग्ने गर्थ्यो भने यो चलचित्रको टिम चाहिँ यो राजावादी त होइन, कहीँ कतै होइन, यो गणतन्त्र आइरहेको समयमा श्री पाँचको नाम जोडेर चलचित्रबाट होइन यो एउटा चाहिँ राज संस्थालाई प्रमोसन गर्न खोजिया हो कि भन्ने जस्तो त्यो खालको आरोपहरू पनि बेला बेला आउँथे र चर्चा परिचर्चा पनि हुने गर्थ्यो। अब छ नि जस्तो अलिकति भन्ने गरिन्छ यो चलचित्र भन्ने कुरा चाहिँ यो लेखकले एउटा पोइन्ट अफ भ्यूबाट लेख्छ, तर त्यो लेखकको दृष्टिकोणलाई चाहिँ न्याय गर्न सक्दैन निर्माण पक्षले या चाहिँ निर्देशन गर्ने निर्देशकले लेखकको इसेन्सलाई बुझ्न सक्दैन भन्ने एक खालको आरोप पनि आउँछ नि बेला बेला। तपाईँको अनुभव कस्तो रह्यो? त्यसै हो, किनभने त्यो मैले के भन्छु भने त्यो कुरा चाहिँ आम लेखकहरूले महसुस गर्ने कुरा हो र त्यो सही पनि हो, किनभने तपाईँले जे कुरा सोचेर एउटा सुरुमा लेख्नुहुन्छ त्यो कलाकारको लेभलसम्म पर्दामा आइपुग्दासम्म त्यो चौथो पाँचौँ छैटौँ तहसम्म आइपुगिसकेको हुन्छ। तपाईँले सुरुमा जे सोच्नुहुन्छ त्यो छैटौँ तहमा जाँदाखेरि चाहिँ जसरी त्यो राजकट्टीको नियम हुन्छ त्यो कटिँदै जाँदाखेरि चाहिँ धेरै कम मात्रामा मात्रै पर्दामा आउने हो। जस्तो कि मैले के भन्छु भने 60% मात्रै पर्दामा आइदियो भने पनि त्यो चाहिँ उत्कृष्ट हुन्छ। जस्तो मैले श्री पाँच अम्बरेलाई पनि त्यो 50-60% मात्रै पर्दामा आएको छ भन्छु। तपाईँले लेख्नु भएको कुरा चाहिँ के छुट्यो, तपाईँलाई के लाग्छ त्यसमा? यस्तो हुन्छ जस्तो कि तपाईँले चाहिँ मलाई एउटा ठुलो भिड चाहिएको छ होइन, मलाई एउटा ठुलो भिड चाहिएको छ, मलाई बजारमा एउटा ठुलो भिड चाहिएको छ र त्यहाँ गाडी एक्सिडेन्ट भयो समथिङ केही भयो होइन, अनि मलाई त्यो एउटा एकदम रिच लोकेसन चाहिएको छ भने कहिलेकाहीँ निर्माण पक्ष, कहिलेकाहीँ डिरेक्टरको कुरा, कहिलेकाहीँ अरू पक्षहरूबाट चाहिँ, कहिलेकाहीँ पैसाकै कुराबाट पनि त्यो 3-4 जनाको मात्रै भिड पनि क्रिएट हुनसक्छ त्यहाँ। त्यसले गर्दाखेरि चाहिँ तपाईँ जे ठुलो कुरा सोचिरहनु भएको हुन्छ त्यो चाहिँ कहिलेकाहीँ सानो खुम्चिएर आउँछ पर्दामा आउँदाखेरि। तपाईँ कहिलेकाहीँ के हुन्छ भने तपाईँलाई चाहिँ ठुलो गाडीमा 3-4 पुलिसको गाडी चाहिँ पुरा साइरन बजाउँदै आएर ढाक्क रोकेर चाहिँ कसैलाई पक्रेको देखाउन चाहनुहुन्छ भने कहिलेकाहीँ 2 पुलिस लहर लहर आएर पनि त्यो पक्रिदिन्छ। त्यो कुराले गर्दाखेरि चाहिँ तपाईँको के हुन्छ, यसको दोष कसलाई दिने त? अब हामी नेपालीको आर्थिक अवस्थालाई दिने या चाहिँ हाम्रो प्रड्युसर हाम्रो मेकर्सहरूलाई दिने, हाम्रो अवस्थालाई नै यसको दोष दिने, हाम्रो सोचलाई दोष दिने या चाहिँ हाम्रो प्रोडक्सन गर्ने क्षमतालाई दोष दिने, कसलाई दोष दिने? यो चाहिँ यस्तो छ, यो चाहिँ कस्तो छ भने हामीले कतिपय सिनहरू चाहिँ पहिला खिच्छौँ र पछि त्यसलाई काटेर फ्यालिदिन्छौँ, जुन कुरा चाहिँ हाम्रो लागि ठुलो बर्डन हो, किनभने पैसाको लागि पनि, टाइमको लागि पनि, लेखनको लागि पनि, सबैको लागि बर्डन हो त्यो कुरा होइन, बोझ हो। त्यस कारणले गर्दाखेरि सुरुमै के कति सिनहरू राख्ने भन्ने कुरा चाहिँ पहिल्यै क्लियर भयो भने चाहिँ पैसाले पनि त्यसलाई छेक्दैन। पछिल्लो समय भइरहेको के भन्दाखेरि चाहिँ त्यो धेरै अलिकति हाइफाई गर्नको लागि पैसाले पनि छेकिरहेको कुरा हो। ए ओके, हामी कुराकानी गरिरहेका छौँ अभिमन्यु निरविसँग, एकजना लेखक आज मसँग हुनुहुन्छ। पछिल्लो समयमा अत्यन्त चर्चामा पनि हुनुहुन्छ किनभने उहाँले लेखेका चलचित्रहरू अत्यन्त चर्चामा रहे, उहाँले लेखेका चलचित्रहरू अत्यन्त सफल बनिरहेका छन् र बक्स अफिसमा राम्रो कलेक्सन गर्न सफल भएका चलचित्रको सूचीमा पर्ने उहाँले लेखेका चलचित्र हुन्। र पछिल्लो समयमा अर्को एउटा चलचित्र ओडा नम्बर 6 पनि छायाङ्कन भएको छ, उहाँले लेखेको चलचित्र हो। यसको विषयमा पनि हामी एकैछिनपछि कुराकानी गर्नेछौँ। तपाईँ कलिउड डट कममा सुन्दै हुनुहुन्छ, काठमाडौँ र यसको आसपासको क्षेत्रमा 93 MHz फ्रिक्वेन्सी मोडुलेसनबाट हामी तपाईँहरू समक्ष आवाज पुगाइरहेका छौँ। विश्वभरि एकै साथ www.gorkhafm.com मार्फत पनि यो आवाज तपाईँहरू समक्ष पुगिरहेको छ। हामी मोफसलका दर्जन बढी रेडियो स्टेसनहरूबाट पनि पुगिरहेका छौँ भनेदेखि www.thulopardha.com मार्फत पनि तपाईँहरू समक्ष हामी छौँ, www.airavati.com मार्फत पनि तपाईँहरू समक्ष छौँ भनेदेखि अनलाइन रेडियो रेडियो म्युजिक जोयबाट पनि तपाईँहरू समक्ष हामी पुगिरहेका छौँ। हामीलाई सुन्दै गर्नुहोला यतिखेर श्री 5 नम्बरे, उहाँले लेखेकै चलचित्रभित्रबाट अर्को एउटा साङ्गीतिक आवाज तपाईँहरू समक्ष पेश गर्न चाहन्छौँ, स्वीकार्नुहोस्। हमेशा छाई रहन्छौ यो मनमा, हमेशा छाई रहन्छौ यो मनमा, हमेशा छाई रहन्छौ देख्दा मलाई शर्माई रहन्छौ भन्नु कसरी म पराई तिमीलाई जब सपनी मा आई रहन्छौ, जब सपनी मा आई रहन्छौ। समुहुदा मेरो कल्पनामा हजारौं हजार इन्द्रेडी झुल्न थाल्छन्, तिमी समुहुदा मेरो कल्पनामा हजारौं हजार इन्द्रेडी झुल्न थाल्छन्। जब छोइदिन्छ बदलिन्छ मौसम, शिशिरमै पनि फुलहरू फुल्न थाल्छन्। जान्छु जहाँ म त्यही तिमी मात्र देख्छु, आफ्नो नामको साटोमा त तिम्रै नाम बोलेछु। यो के भो, यो के भो कि यही पीरती हो, एक्लै हुँदा नि तिमी सँगै हुन्छु। यो मनमा हमेसा छाई रहन्छौ, मेरो घरको बाटोमा धाई रहन्छौ। भनु कसरी म पराई तिमीलाई जब सपनीमा आइरहन्छौ, जब सपनीमा आइरहन्छौ। राजा तिमी नै हौ मेरी रानी, राज गरौँला दुनियाँमा अब हामी। महुराजा तिमी नै हौ मेरी रानी, राज गरौँला दुनियाँमा अब हामी। भनेकै छ तिमलाई ए मेरो राजा, तिमी नै त हो मेरो सारा जिन्दगानी। तिमी भए मात्र मेरो रमाउँछ मन, तिमीलाई नै सम्झन्छु म त हरदम। यो के भो,

म त हैरान भइसकेँ। घर परिवार व्यवसाय केहीमा भने जस्तो हुँदैन, के गर्ने होला। कतै तपाईँलाई पनि यस्तै भएको छ कि? आउनुहोस्, जन्म कुण्डली, चिन्ह, हस्तलेखन, कर्मकाण्ड सम्बन्धी सम्पूर्ण सेवा, विवाह मिलन, प्रेम यात्रा, मुहूर्त सम्बन्धी सम्पूर्ण कार्य तथा रुबी, मोती, मुगा, पन्ना, पुष्पराज, ओटपल, जर्के, नीलम, रुद्राक्ष तथा कालो घोडाको टाप जस्ता ग्रह रत्न ग्यारेन्टीका साथ उपलब्ध गराइन्छ। सम्पर्क ज्योतिष मर्मज्ञ तथा रत्नविद गुरु वशिष्ठ कुमार, कुमारी पाटी, ललितपुर, 98 49 23 85 86। याद गर्नुहोस्, यहाँ ज्योतिष, हस्तरेखा, वास्तु तथा कर्मकाण्ड प्रशिक्षण पनि दिइन्छ। के तपाईँ विभिन्न स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्छ? यदि हुनुहुन्छ भने हामी गर्छौँ तपाईँको स्वास्थ्य समस्याको समाधान। आजै आउनुहोस् दरबार आयुर्वेद औषधालय। यहाँ डाक्टर रामनारायण शाहद्वारा पुरानो बात, गठिया, युरिक एसिड, ब्लड प्रेसर, पिनास, ग्यास्ट्रिक, पत्थरी, जन्डिस, हेपाटाइटिस र यौन सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ। यसका साथै पाइल्स फिस्टुला रोगको छार विधि मार्फत प्रत्येक दिन दिउँसो 2 बजेदेखि आयुर्वेद विशेषज्ञद्वारा उपचार गरिनुको साथै चाइनिज एकुपंक्चर प्रविधिद्वारा विभिन्न पुराना रोगहरूको समेत सफल उपचार गरिन्छ। दरबार आयुर्वेद औषधालय, सिंहदरबार पूर्व गेट, अनामनगर, काठमाडौँ। सम्पर्क 98 60 16 74 06, 98 45 57 97 91। भर्ना खुल्यो, भर्ना खुल्यो। देश विदेशमा अनुभव प्राप्त प्राध्यापकहरूबाट सञ्चालित असल भौतिक पूर्वाधारका साथै विशेष शिक्षण तथा मूल्याङ्कन प्रविधिको कारण वर्षौंदेखि बीबीएस तहमा उत्कृष्ट नतिजा हासिल गर्न सफल तथा उच्च माध्यमिक विद्यालयबाट टप 10 प्लस 2 मा सम्मानित यस आइन्स्टाइन अकाडेमी उच्च माध्यमिक विद्यालय कलेजमा बीबीएस कक्षामा धमाधम भर्ना लिइँदैछ। बिहानी कक्षा सुरु 6:30 र बेलुकी 4:30 बजेदेखि। थप जानकारीका लागि आइन्स्टाइन अकाडेमी उच्च माध्यमिक विद्यालय कलेज, थसिखेल, महालक्ष्मी चोक, रिङ रोड, ललितपुर 14, टेलिफोन 55 30 818 55 30 818। गुणस्तरीय शिक्षा नै हाम्रो लक्ष्य हो। शिक्षकको पढाइ राम्रो, नानी बाबुको बानी। अबदेखि स्कुल जान्छन् सबै बाबु नानी। समावेशी शिक्षाका निम्ति शिक्षाका लागि राष्ट्रिय अभियान एनसी नेपाल। रमाउनुहोस्, हाँस्नुहोस्, गाउनुहोस्, फेरि हाँस्नुहोस्, सँगसँगै नाच्नुहोस्। यस वर्षकै सबैभन्दा ठुलो मनोरञ्जनात्मक उत्सव एनसेल पर्पल फेस्टमा यही मङ्सिर 27 गते दशरथ रङ्गशाला काठमाडौँमा भारतको कमेडी किङ कपिल शर्मा र मेलोडियस सोनु निगमको साथमा नेपालका लोकप्रिय कलाकारहरू सुगम पोखरेल, यम बुद्ध, जितु नेपाल र विल्सन विक्रम राई। 10 GB डेटाको खरिदमा 1 फ्री गोल्ड पास, 2 GB डेटाको खरिदमा 1 फ्री सिल्भर पास र 1 GB डेटाको खरिदमा 1 फ्री ब्रोन्ज पास पाउनुहोस्। स्टक सीमित भएकोले काठमाडौँ वा बनेपाको एनसेल सेन्टरबाट आफ्नो फ्री पास आजै लिनुहोस्। एनसेल, नेपालकै लागि। यहाँले दौरा सुरुवाल त लाउनु भएन नि? लाइएन। किन, मन नपरेर हो? होइन, मन त पर्छ तर सिलाउने राम्रो ठाउँ नभेटेर। ए, त्यसो भए जानुस् न राष्ट्रिय दौरा सुरुवाल टेलर्समा। तपाईँको यो उच्च व्यक्तित्व सुहाउने दौरा सुरुवाल पाइन्छ त्यहाँ। अब प्रसङ्ग बदलौं। प्रसङ्ग होइन, आजलाई यतिमै रोकौं पत्रकार नानी, म गइहाल्छु दौरा सुरुवाल लिन। कोट तथा सटिङ सुटिङका साथै ढाकाको दौरा सुरुवाल तयारी एवं सिलाइका लागि वर्षौंदेखि चिर परिचित राष्ट्रिय दौरा सुरुवाल टेलर्स र अब दौरा सुरुवाल डट कम्पनी, खिलाटोल, बाङ्गेमुडा, मास्के चोक भित्र। फोन नम्बर 42 26 397, 42 26 397। कर्मचारी आवश्यकता सम्बन्धी सूचना, युनाइटेड डान्स एन्ड फिटनेस सेन्टर बौद्ध टुसालको लागि बिहानी र दिवा सिफ्टमा काम गर्ने 2 महिला रिसेप्सनिस्टहरूको आवश्यकता परेकाले 1 हप्ताभित्र बायोडाटा सहित सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। शैक्षिक योग्यता, प्लस 2 उत्तीर्ण, अनुभवीलाई विशेष ग्राह्यता। सम्पर्क युनाइटेड डान्स एन्ड फिटनेस सेन्टर बौद्ध टुसाल, हायत होटलको ठिक अगाडि। समय बिहान 6 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 7 बजेसम्म। खुसीको खबर, स्मार्ट युनिफर्म एन्ड सर्टिङ सुटिङ चावाहिलले विश्व प्रसिद्ध इटालीको बेस्ट फेब्रिक अर्मानी भित्र्याएको छ। यसैले अर्मानी सुट सिलाउन चाहना राख्नेहरूले अब हामीलाई सम्झनुहोस्। हामी कहाँ ब्याङ्क, फाइनान्स, अफिस, स्कुल, कलेजका युनिफर्म लगायत तपाईँको इच्छा अनुसारको सुट तयार गरिनुको साथै अर्जेन्ट सुट 12 घण्टामा तयार पारिन्छ। स्मार्ट युनिफर्म एन्ड सर्टिङ सुटिङ चावाहिल, नेपाल टेलिकमको ठिक पछाडि, फोन 44 86 197, 44 86 197। हामी कहाँ होम सर्भिसको पनि सुविधा छ। भाउजू, हजुर पनि फेसियल गराएर आइसक्नु भयो? यहाँ यति काम बाँकी छ, पार्टी पनि सुरु हुन लागिसक्यो, अब म के गर्नु? यो लिनुहोस् नानी, VLCC होम फेसियल किट विथ नेचुरल इन्ग्रेडियन्ट्स। सजिलै 4 स्टेप्समा तपाईँलाई दिन्छ इन्स्टेन्ट ग्लोइङ स्किन। अब फेसियल गर्न कति सजिलो। लुक ब्युटिफुल नेचुरली विथ VLCC। गोर्खा FM 93 MHz। एक्शन, कमेडी, लव स्टोरी। म मात्र हैन यार, जो कोही पनि उठ्छ यदि उसलाई देख्यो भने। हो जसमा सौन्दर्य छ, हो जसमा सुवास छ, जसले दिन्न धोका, हो जसमा विश्वास छ। रोमान्सले भरिपूर्ण नेपाली चलचित्र सम्बन्धी सम्पूर्ण जानकारी समेटिएको एकमात्र कार्यक्रम kollywood.com। जसको अरू केही विकल्प छैन। तिमी जहाँ पनि तपाईँलाई फेरि पनि स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो स्टेसन गोर्खा FM 93 MHz काठमाडौँ र यसको आसपासको क्षेत्रमा। हामी यही फ्रिक्वेन्सी मोड्युलेसनबाट तपाईँहरू समक्ष पुगिरहेका छौँ। विश्वभरि एकैसाथ www.gorkhafm मार्फत पनि हामी तपाईँहरू समक्ष पुगिरहेका छौँ। कार्यक्रमको नाम kollywood.com, अनि तपाईँहरू समक्ष आवाज पुर्याइरहेको तपाईँको साथीको नाम शशी शर्मा मजकैया। मलाई काठमाडौँ स्थित गोर्खा FM को केन्द्रीय स्टुडियोमा घनश्याम श्रेष्ठ र कविन धामी मलाई टेक्निकल सपोर्ट गर्दै हुनुहुन्छ, र हामी तपाईँहरू समक्ष विभिन्न माध्यमहरूबाट पुगिरहेका छौँ। मोबुसलका 2 दर्जन बढी रेडियो स्टेसनहरूबाट तपाईँ यतिखेर प्रत्यक्ष हामीलाई सुन्दै हुनुहुन्छ भनेदेखि, यसका अतिरिक्त तपाईँ दाङकै रेडियो झरना, रेडियो प्रकृति, रेडियो हापुरे रेडियोहरूबाट पनि तपाईँ सुनिरहनु भएको छ हामीलाई, र त्यसै गरी पूर्वको रेडियो सामुदायिक सप्तकोशीबाट पनि हामीलाई सुनिरहनु भएको छ, र त्यसै गरी अनलाइन रेडियो म्युजिक जोएबाट पनि तपाईँ हामीहरूसँगै हुनुहुन्छ भनेदेखि www.thulopardha.com र www.airavati.com मार्फतबाट पनि तपाईँ हामीहरू समक्ष हुनुहुन्छ, हामीहरू सँगै हुनुहुन्छ, र तपाईँहरू समक्ष kollywood.com प्रसारण भइरहेको छ। kollywood.com का ताजा इन्फर्मेसनहरू हामी तपाईँहरूलाई दिइरहेका छौँ, र आज विशेष गरी मसँग चलचित्रका लेखक हुनुहुन्छ जसले अत्यन्त सफल चलचित्रहरू लेखिरहनु भएको छ पछिल्लो समयमा, र लेखिरहनु भएको छ, त्यो यात्रा निरन्तर जारी राख्नु भएको छ। अभिमन्यु निरवि आज मसँग हुनुहुन्छ। उहाँसँग कुराकानी गरिरहँदा मैले एउटा दुःखद समाचार पनि तपाईँहरूलाई मैले दिनुपर्छ। वास्तवमा यो पछिल्लो समयमा हाम्रो अलिकति नेपाली फिल्म इन्डस्ट्रीमा कलाकारहरू, निर्माताहरू, निर्देशकहरूले आत्महत्या गर्ने यो चलन, यो प्रचलन, यो प्रवृत्ति पनि अगाडि बढे जस्तो देखिन्छ, र कति चलचित्र कर्मीहरूलाई हामीले गुमाउन पनि पुगेका छौँ। केही समय अगाडि नेपाली चलचित्रका हस्ती, नेपाली चलचित्र उद्योगका हस्ती सिर्गेन श्रेष्ठको देहावसान भयो। त्यसपछि लगत्तै केही समय पछाडि आलोक नेमाङ, अत्यन्त राम्रा कुशल निर्माताले आत्महत्या गर्नुभयो, र पछि अर्का एकजना निर्माताले पनि आत्महत्या गरेको खबरले चलचित्र उद्योग नै अत्यन्त दुखित भनेको छ। यो आत्महत्या हो या मृत्युको अन्य कुनै कारण छ त्यसमा भन्ने कुरा अझै पनि नखुलिसकेको भए पनि आत्महत्या भएको भन्ने अनुमान लगाइरहेका छौँ हामीहरू। नेपाली चलचित्रका निर्माता नारायण खतिवडाको मृत्यु भएको छ। गत बुधबार उहाँलाई हामीले गुमाएका छौँ। पछिल्लो प्रोजेक्ट मेरो मान्छेको पोस्ट प्रोडक्सनको लागि काठमाडौँ आएका चितवनका खतिवडा काठमाडौँको बागबजार स्थित होटल हार्दीको कोठा नम्बर 103 मा मृत भेटिएको पाइएको छ। हामी अत्यन्त दुखी छौँ। उहाँको मृत आत्माको चिर शान्तिको कामना गर्छौँ र शोकाकुल परिवारहरूप्रति हार्दिक समवेदना प्रकट गर्छौँ। बुधबार बिहान अबेरसम्म कोठाको ढोका नखोलेपछि खोलेर हेर्दा उहाँलाई नग्न अवस्थामा भेटिएको थियो र उहाँलाई महाराजगञ्ज स्थित त्रिवेशी सेना अस्पतालमा पोस्टमार्टम गरिएको छ। हामी यसअघि भेटी र लफडा चलचित्र बनाइसकेका कतिवटा रक्तचापको रोगी रहेको पनि हामीले थाहा पाएका छौँ। मृत्युको कारण अझै पनि अनुसन्धानको क्रममा भएको जानकारी प्राप्त भएको छ। मृत आत्माको चिर शान्तिको कामना गर्छौँ र शोक सन्तप्त परिवारहरूलाई हार्दिक समवेदना, हार्दिक धैर्य धारणको शक्ति प्राप्त होस्, हामी यही यही कामना गर्छौँ। हामी चलचित्रकर्मीहरूलाई घुमाइरहँदा अत्यन्त दुखित पनि भइरहेका छौँ र यो दुःखको समाचार सँगसँगै पनि हामीहरू अर्को राम्रा खबरहरू पनि हामीहरू तपाईँ समक्ष पुगाइरहेका छौँ कि पछिल्लो समयमा बनेका चलचित्रहरू बक्स अफिसमा राम्रो कलेक्सन गर्ने सफल चलचित्रका सूचीमा परिरहेका छन्, कुटीमा परिरहेका छन्। हामी तिनै पछिल्लो समयमा राम्रा बनेका चलचित्रहरू मध्येका एकजना लेखक अभिमन्यु निरविसँग आजको यो श्रृङ्खलामा कुराकानी गरिरहेका छौँ। फेरि पनि कुराकानीलाई म जोड्न चाहन्छु। निरविजी, स्वागत छ। धन्यवाद। हामी अब छ नि, जस्तो अगाडि पनि हामीले कुराकानी गऱ्यौँ, यो अभिमन्यु निरविले लेखनलाई किन रोज्नु भयो, लेखनमा के छ त्यस्तो हुन्छ नि त्यसबाट क्रेडिट पाउने आधारहरू त धेरै छैनन्, अनि चाहिँ यो पारिश्रमिक पनि धेरै दिनन् यो पछिल्लो समयमा मेकर्सहरूले भन्ने आरोप पनि आउँछ, अनि फेरि यो लेखनमा फेरि धेरै दिमाग ख्याउनु पर्ने है, कति लामो समयसम्म तपाईँले चाहिँ एउटा आफ्नो मेन्टल टर्चर होइन त्यो किसिमको स्ट्रेसमा बसेर लेख्नुभयो होला। यो एउटा चलचित्र बन्दाखेरि यस्तो छ, अब म चाहिँ चलचित्र लेखन सँगसँगै अर्को मेरो अफिसको काम पनि छ, अफिस पनि म लेखनसँगै सम्बन्धित रहेर गर्छु होइन, एन्टेना फाउन्डेसन नेपाल, जसमा चाहिँ क्रिएटिभ वर्क्सहरू जस्तो ड्रामादेखि लिएर पिएससीहरूदेखि लिएर धेरै कामहरू त्यहाँ हुन्छ, त्यो काम पनि हेर्छु। त्यस कारणले गर्दाखेरि चाहिँ मेरो सम्पूर्ण समय नै लेखनमा बित्छ भन्दाखेरि नै फरक नपर्ला होइन, तर त्यो गर्दा गरिरहँदाखेरि चाहिँ मलाई के हुन्छ भने लेखनमा चाहिँ जस्तो म वर्षमा एउटा दुईवटा भन्दा बढी फिल्म गर्दिनँ। किन गर्दिनँ भन्दाखेरि चाहिँ मलाई जे कुरा लेख्नु छ त्यसको विषयमा बढीभन्दा बढी ज्ञान सङ्कलन गर्दै काम गर्न चाहिँ रमाइलो लाग्छ र त्यो काम चाहिँ उत्कृष्ट हुनसक्छ भन्ने म मान्छु होइन। त्यस कारणले गर्दाखेरि श्री पाँच अमर लेख्दाखेरि नि मलाई 9 महिना जति लागेको थियो। 9 महिना खर्चिनु भयो? 9 महिना खर्च थियो। अनि पारिश्रमिक कस्तो पाउनु भयो? श्री पाँच अमरेबाट मैले राम्रो पारिश्रमिक पाएँ। त्यो अब खुलेर भन्दाखेरि 250 एग्रिमेन्ट भएको थियो त्यसको। एकजना लेखकले 2,50,000 एउटा स्क्रिप्ट लेखे बापत पाउनु, 9 महिना खर्चिनु, यो कतिको तालमेल मिल्या छ यसमा? अहिले बिस्तारै सुरुमा त यति पनि थिएन, हुन त सुरुमा धेरै कुराहरू कम्प्रोमाइजहरू पनि हुन्थे, किनभने कम समयमा 1 महिनामा मलाई स्क्रिप्ट चाहियो भन्ने निर्माताहरू पनि हुनुहुन्थे होइन, अनि त्यस्तोमा चाहिँ चोरचार गरेर लेखेका स्क्रिप्टहरू नै धेरै बिक्री हुन्थे। तर अहिले चाहिँ के छ भने ओरिजिनल आफ्नो स्क्रिप्ट दिने र त्यहाँबाट केही राम्रो पैसा लिने कुराहरू चलिरहेको छ होइन, यसले गर्दाखेरि चाहिँ मैले पनि बिस्तारै म आफूलाई कहिलेकाहीँ लक्की पनि ठान्छु यो मानेमा कि पछिल्लो समय केही राम्रा निर्माताहरू निर्देशकहरू आउनु भएको छ र जसले चाहिँ स्क्रिप्ट राइटिङ भनेको सबैभन्दा फिल्मको सबैभन्दा ठुलो मेरुदण्ड हो होइन, र त्यो नभइकन फिल्म राम्रो हुनै सक्दैन भनेर जसले बुझ्नु भएको छ उहाँहरूसँग काम गर्न पाउँदाखेरि कहिलेकाहीँ पैसाको भ्यालु पनि कम हुन्छ नि त। निरविजी, जस्तो यो भनिन्छ नि यो हलिउडबाट बलिउडबाट या चाहिँ कोरियन मुभीको कन्सेप्टबाट पनि चोरिन्छन् कथाहरू, कतिपय त डिट्टु हुन्छन् होइन, टेलिभिजन च्यानलहरूमा पनि या चाहिँ अन्य विभिन्न सञ्चार माध्यमहरूमा पनि आजभोलि यो डुप्लिकेट नामको प्रोग्राम पनि त्यो पर्दाफास भइरहेको हुन्छ होइन। तपाईँको अनुभव के छ यो चोर्ने कामहरूतिर? तपाईँ त लाग्नुहुन्न होला पक्कै पनि होइन, क्रिएटिभ वेमा तपाईँ लागेको मान्छे, यो चोरी प्रवृत्ति पनि हाबी भएको भनिन्छ नि, यसले नेपाली चलचित्र उद्योगमा असर कस्तो पार्छ? डेफिनेटली नकारात्मक नै असर पार्छ, किनभने कहिलेकाहीँ के हुन्छ भने मान्छेले चोर्छन् र चोरिरहँदाखेरि पनि पर्दामा चाहिँ इन्सपायर्ड बाई फलानो फिल्म वा फलानो कृति भनेर लेख्दैनन् होइन, यसले गर्दाखेरि चाहिँ उहाँहरूले आफ्नो क्रिएटिभिटी भनेर कसैको चोरीको कुरा, जस्तो कि डिटो पोस्टरहरू पनि पछिल्लो समय चोरी भइरहेछ होइन, र त्यो हिसाबले चाहिँ केही हदसम्म नकारात्मक प्रभाव पार्छ, किनभने युवा पुस्ता वा अहिले आएका पुस्ताहरूबाट नयाँ फिल्म मेकर्सहरूबाट त्यो आशा गर्दैन नि त पब्लिकले, कि नयाँपन खोजिरह हुन्छ, तर इन्सपायर्ड चाहिँ हुन सकिन्छ, प्रेरित चाहिँ हुन सकिन्छ होइन, जस्तो कि केही फिल्म हेरेर डिट्टो नगरिकन केही त्यहाँबाट चाहिँ केही कुरा राम्रो लागेको कुराहरूलाई चाहिँ छिक्न चाहिँ सकिन्छ भन्ने मेरो मान्यता हो. पहिलो फिल्म अन्तराल बनाउँदा पारिश्रमिक कस्तो पाउनु भएको थियो? पहिलो फिल्म अन्तराल चाहिँ मैले चाहिँ साथीहरूसँग ल अलिअलि पर्सेन्टेजै सेयर गरौँ भनेर पारिश्रमिक नलिकन पर्सेन्टेजै सेयर गर्ने भन्ने कुराले गरेको थियौँ होइन. मतलब एज अ प्रड्युसर त्यहाँ हुनुहुन्थ्यो तपाईँ? एज अ प्रड्युसर त नभनौँ तर एज अ म त्यसको पार्टनर जस्तो भनौँ न. प्रड्युसर भनेर त्यो अब पैसै खर्च गर्ने त थिएन तर मैले जुन जे कुरा लिनुपर्ने के गरौँ भनेर गरेको थियो. तर अब अनफर्चुनेटली त्यो फिल्म धेरै व्यावसायिक बन्न सकेन. समीक्षात्मक रूपमा चाहिँ त्यो फिल्म धेरै राम्रो भयो होइन. पछिल्लो समय प्रचार प्रसार राम्रो गरिया थियो नि है त्यसको पनि त्यति राम्रो भएन. प्रचार प्रसार चाहिँ त्यति राम्रो भएन त्यसको. टिसर्टहरू अनि चाहिँ आर्टिस्टहरू पनि एकदम बाहिर बाहिर जाने, मौसलमा जाने, धेरै ठाउँ प्रोग्रामहरू गर्ने, च्यारिटी सो गर्ने अनि सोसियल एक्टिभिटिजहरूमा सामेल हुने त्यस्तो देखिया थियौँ हामीले. बजारमा पनि अन्तराल लेखेको टिसर्टहरू एकदम लगाएर हिँड्नुहुन्थ्यो धेरैजना. सायद त्यतिले पुगेन कि जस्तो लाग्छ होइन, किनभने त्यसले जुन व्यावसायिक रूपमा त्यति धेरै सफल हुन सकेन त्यो. र क्रिटिकल्ली त्यो एकदम सफल भयो किनभने धेरै मान्छेहरूले चाहिँ वर्षको पचास वर्षको उत्कृष्ट फिल्महरूमध्ये चाहिँ अन्तराल पनि परेको थियो. अनि त्यो हिसाबले चाहिँ एउटा राम्रो फिल्म बनाएछौँ भन्नेमा चाहिँ म गर्व गर्छु. र पछिल्लो समय अब यो धेरै स्क्रिप्टहरू मलाई लेख्न जुन आइरहेको छ अहिले त्यो चाहिँ अन्तरालकै क्रेडिट हो होइन. अब यसपछि पनि तपाईँको अस्ति मात्रैबाट उडान नम्बर 6 नामको तपाईँले लेखेकै स्क्रिप्टको चलचित्र छायाङ्कन आरम्भ भएको छ. यो कस्तो खालको स्क्रिप्ट छ यसमा चाहिँ? अब यो चाहिँ पाँचजना पुरुष पात्रहरूको कथा हो होइन, त्यसमा महिला पात्र नहुने भन्ने छैन. उडान नम्बर 6 तपाईँको आफ्नै टाइटलिङ हो? हो हो. यो 6-1-6 को टिमले बनाएको चलचित्र होइन, यो 6-तिर मोहित भए जस्तो देखिन्छ. अनि मैले चाहिँ सुरुमा दिपक राज गिरी दाईले मलाई भन्नुभएको थियो कि एउटा टाइटल त्यसलाई चाहिन्छ भनेर भन्नुभएको थियो. अनि मैले त्यो स्क्रिप्ट लेख्दै गर्दाखेरि चाहिँ यसको टाइटल चाहिँ वडा नम्बर 6 हुनसक्छ कि भनेर म एक दिन दाईलाई मैले भने. अनि त्यसपछि फर्स्ट उहाँले जब त्यो सुन्नुभयो तब नै उहाँले चाहिँ ल द्याट्स डन भन्नुभयो होइन. अनि त्यसले कारणले गर्दाखेरि चाहिँ टाइटल चाहिँ सायद यो वडा नम्बर 6-भित्रको कथा हो. यो वडा नम्बर 6-मा केही पात्रहरू छन्? कहाँको वडा नम्बर 6? यो कुनै पनि सस्पेन्सन कुनै पनि ठाउँको वडा नम्बर 6 हुनसक्छ होइन. र यो अलिकति पछाडि फर्किएको कथा हो यो होइन. यो चाहिँ कस्तो भने स्टोरी टेलिङ हामीले वर्तमानमा केही पात्रले भन्दै गर्छन् र केही कुराहरू पछिल्लो समयको कुराहरू पनि त्यसमा फ्ल्यासब्याकको रूपमा आउँदै गर्छ र यो प्यारालल स्टोरी हुन्छ. अभिमन्यु निरवेलाई पछिल्लो समयमा स्क्रिप्ट लेखिदिनु पऱ्यो भनेर अफरहरू कति गइरहेछ? अहिले मसँग पछिल्लोचोटि चार पाँचवटा जति प्रोजेक्टहरू छ होइन. अनगोइङ काममा हुनुहुन्छ? अनगोइङ छ. अनि तर कुन कामलाई अब कति मिनेट गर्ने, कति टाइम लगाउने र कसरी गर्ने भन्ने कुरा चाहिँ म प्लानिङ गरेर गरिरहेको छु होइन. त्यस कारणले गर्दाखेरि धेरै प्रोजेक्टहरू पनि लिँदिनँ म, लिएको छैन. र अहिले चाहिँ मसँग ल 3-4 चाहिँ कन्फर्म नै ल अब चाहिँ एग्रिमेन्टै गरेर गरौँ भन्ने कुराहरू आइरहेको छ. एउटामा चाहिँ म सामान्य कामहरू गरिरहेको छु. जस्तो छ नि, जस्तो तपाईँ अब यसरी 5 अम्बरेबाट एउटा हाइटमा पुग्नुभयो, अब यसपछि बन्ने चलचित्रहरू पनि त्यो खालको बन्लान् नभन्लान् भएन, एउटा डर हुन्छ नि होइन. त्यो हाइटलाई मेन्टेन गरिराख्नका लागि अब अभिमन्यु निरविले आफ्नो निखारतामा ध्यान दिनका लागि एक्सर्साइज के गरिरहनु भएको छ? अहिले म धेरै पढ्ने काममा लागिरहेको छु होइन. अब जस्तो विगतको चाहिँ विगतका केही कमी कमजोरीहरूबाट चाहिँ सिक्ने कामहरू चाहिँ धेरै कुरा भइरहेछ होइन. र सिक्ने काम यो अर्थमा कि मैले चाहिँ फिल्म लेखनमा चाहिँ कसरी अब पिपलले के मन पराउँछ त भन्ने कुरा खोतलेर अहिले चाहिँ लेख्ने काम गरिरहेको छु. र त्यसको लागि चाहिँ उपन्यासदेखि लिएर फिल्म हेर्नेदेखि लिएर होइन अपडेट हुने काम चाहिँ म गरिरहेको छु. ओके, हामी आजको यो श्रृङ्खलामा कुराकानी गऱ्यौँ लेखक अभिमन्यु निरविसँग. कार्यक्रममा सहभागी बनिदिनु भयो. तपाईँको शिरपा चम्बरी अत्यन्त चलिरहेको छ अझै पनि होइन, मुलुकभरिका धेरै थिएटरहरूमा अझै पनि लागिरहेको छ. सफलता धेरै होस्, बक्स अफिसमा राम्रो कलेक्सन गर्ने चलचित्रको सूचीमा यो परोस् हाम्रो शुभेच्छा शुभकामना. र कमिङ मुभीको पनि विश यु अल द बेस्ट, हामी अग्रिम शुभकामना तपाईँलाई दिन्छौँ. कार्यक्रममा सहभागी बनिदिनु भयो, धेरै धन्यवाद. धेरै धेरै धन्यवाद शशीजीलाई पनि र गोर्खा एफएम टिमलाई पनि धन्यवाद. हामी कुराकानी गरिरहेछौँ kalibar.com छौँ. kalibar.com तपाईँ काठमाडौँ स्थित गोर्खा एफएमको तरङ्गबाट सुन्दै हुनुहुन्छ. 93 MHz तरङ्गबाट हामी काठमाडौँ र यसको आसपासको क्षेत्रमा तपाईँहरू समक्ष पुगिरहेका छौँ. हामी विश्वभरिकै साथ छौँ. www.gorkhafm.com मार्फत तपाईँहरू समक्ष पुगिरहेका छौँ. र जानकारी दिनुपर्छ, आजदेखि अर्को एउटा चलचित्र पनि हाम्रो इन्डस्ट्रीमा लागेको छ, हाम्रो बजारमा आएको छ. यो एउटा फ्रेक चर्चा कमाएको चलचित्र हो। यो चलचित्र लभ यु बाबा नामको चलचित्र हो। यसै साथ यो चलचित्रको प्रिमियर पनि गरिएको छ राजधानीमा। 8 वर्षीय निर्देशक सौगात विष्टले निर्देशन गरेको यस चलचित्रको प्रिमियर सोबाट निस्केका सबैले उनको तारिफमा नै समय खर्चिएका थिए। आजदेखि यो चलचित्र प्रदर्शन भएको छ। आजदेखि नजिकको थिएटरमा लागेको यो चलचित्र हेरिदिनुहुनेछ भन्ने विश्वास हामीले लिएका छौँ। नेपाली चलचित्र माया गर्ने दर्शकहरूका लागि हाम्रो यो आग्रह हो। एक बालकको कामको बेग्र प्रतीक्षामा रहेका नेपाली चलचित्रका शुभचिन्तकले बुधबार साँझ सिने दि सेफमा आफूलाई प्रसन्न पाएका थिए। 1-8 वर्षीय बालकको काम देखेर चलचित्र जगतका सम्पूर्ण दर्शकहरू खुसी भएका थिए। अपत्यारिलो तवरले उनले परिपक्व क्षमता प्रदर्शन गरेको सबैले बताएका थिए। चलचित्र सुरु हुनु अघि निर्देशक वैष्णवले मन नपरे आफूलाई, मन परे अन्यलाई भन्न आग्रह गरेका थिए। गजित विष्ट, अशिष्मा नकर्मी, निर्मल शर्मा, संगम विष्ट, निष्मा घिमिरे लगायतका कलाकारको अभिनय रहेको यस चलचित्रले एउटी आमा नभएकी बालिका जसलाई आमाको अभाव हुन नदिन आफ्ना बाबाले गरेको सङ्घर्षलाई समेटिएको छ। वियोगान्त शैलीको यो चलचित्र हेर्दा सबैका आँखा रसाएका थिए। चलचित्रमा गजित विष्टको कथा र गम्भीर विष्टको पटकथा तथा संवाद रहेको छ। चलचित्र लभ यु बाबालाई दिव्यराज सुवेदीले खिचेका हुन्। चलचित्रमा प्रीतम पाण्डेको सम्पादन, सत्य स्वरूप, डेनी निरौला, दीपक शर्मा र प्रदीप बास्तोलाको सङ्गीत रहेको छ भने कृष्ण हरिबराल, शान्तिप्रिय, चन्द्रमणि भट्टराई, प्रदीप बास्तोलाको गीत रहेको छ। चलचित्रका कास्टिङ डाइरेक्टर प्रदीप, पत्रकार शान्तिप्रिय रहेका छन् भने अर्का पत्रकार सुब्रत आचार्य पनि अतिथि भूमिकामा देखा परेका छन्। त्यस्तै कलाकार अनुशाह पनि चलचित्र लभ यु बाबामा अतिथि भूमिकामा देखेकी छिन्। आजदेखि हल नेपाल प्रदर्शन आरम्भ भएको यो चलचित्रलाई पनि तपाईँले माया गरिदिनुहुनेछ भन्ने विश्वास हामीले लिएका छौँ। आजको कलिउड डट कमको यो श्रृङ्खलाबाट बिट मार्नुपर्छ। आगामी साता फेरि पनि हामी यही समयमा तपाईँहरू समक्ष कलिउड नगरीभित्रका ताजा ताजा इन्फर्मेसन लिएर उपस्थित हुनेछौँ। कलिउड डट कम तपाईँहरू जहाँ जहाँ जुन जुन माध्यमहरूबाट हामीलाई सुन्नुभयो सम्पूर्णलाई धेरै धन्यवाद दिन्छु। काठमाडौँ स्थित गोर्खा एफएमको केन्द्रीय स्टुडियोमा मलाई टेक्निकल सपोर्ट गर्ने कविन फामी र मेरा अर्का साथी हुनुहुन्छ घनश्याम श्रेष्ठ, उहाँहरू दुवैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आवाजबाट शशी शर्मा मजगैया कलिउड डट कमलाई बिट मार्दै बिदा हुन्छु। जय सिनेमा, नमस्कार।